मन मन सम्बन्धको उज्यालोमा विश्वासका किरणहरूसँग हर दिन बाँच्दै रहरहरू कोर्दछ। इच्छाका डोरीहरूमा बाँधिएर स्वप्निल गगनबाट स्वतन्त्र छलाङ मार्दछ। मन कहिले आफ्नै धुनमा गुन्जिन्छ, प्रेमका गीत बनेर खुसीमा मुसुक्क मुस्कुराउँछ, तिम्रो ओठको मुस्कान बनेर अनि आफैसँग लजाउँछ सूर्यमुखी फुल भएर। मन यादहरूको सहारा टेकी वियोगका चरम बिन्दुबाट पनि समयोगको समथर तराई देख्दछ। मन पर्खी बस्छ अन्तरात्मादेखि मिलनका दिनहरू गनेर बगिरहन्छ यसरी नै पानाहरूमा सम्झनाका खोला बनेर। गन्तव्य उही हाम्रो मायाको समुद्र।